अब आप देखें कि पहले तो उसूली बातें हुई थी, यहाँ अब अमली मिसालें सामने आएंगी कि जब हिजरत हुई तो अमली तौर पर क्या क्या सूरतें पेश आईं, और फिर ऐसे मकामात पर कुछ मसाइल भी पेश आए जिनका हल यहाँ पेश किया गया है। अब ये आइंदा आने वाली आयात खासतौर पर ख्वातीन के मसाइल से मुतल्लिक हैं कि जब औरतें हिजरत करके आएं तो फिर जो मसाइल पेश आएंगे उनका हल क्या होगा। इन आयात को पढ़कर मेरी बहुत अजीब कैफियत हो रही थी कि उन ख्वातीन पे क्या गुजरेगी, क्योंकि एक मर्द के लिए घर छोड़ना, हिजरत करना, मुल्क छोड़ना, इलाका छोड़ना मुश्किल है, लेकिन इतना नहीं जितना एक औरत के लिए खानदान छोड़ना, शौहर छोड़ना, बच्चे छोड़ना, मुल्क छोड़ना और एक दूसरे मुल्क में चले जाना। अमली तौर पर बहुत ही मुश्किल लगा मुझे ये पढ़ के कि अमली सूरत क्या होगी। मैं उसको इमेजिन कर रही थी कि बड़े बड़े सरदारों की बेटियां घर छोड़कर आ रही हैं मदीना में ईमान की खातिर, यानी एक माशरे के अंदर इस सब को किस तरह देखा जा रहा होगा, हालात क्या रुख इख्तियार किए हुए होंगे। या अय्युहल्लज़ीना आमनू, ऐ लोगों जो ईमान लाए हो, इज़ा जाअकुमुल मुमिनातु मुहाजिरातिन, जब आए तुम्हारे पास मोमिन औरतें हिजरत करके, मुहाजिरात, फम्तहिनूहुन, तो उनको परख लो, जांच लो, उनका इम्तिहान ले लो। इम्तहना, इम्तिहान, ऐसी आजमाइश को कहते हैं जो सख्ती की बजाय नरमी से की जाती है, और इसमें कशाइश का पहलू भी शामिल है यानी वुस्सत का। और बसा औकात इस आजमाइश से पहले इम्तिहान देने वाले को जेरे तालीम व तरबियत भी रखा जाता है। या अय्युहल्लज़ीना आमनू, ऐ लोगो जो ईमान लाए हो, अहले मदीना से खिताब है, इज़ा जाअकुमुल मुमिनात, जब आए तुम्हारे पास मोमिन औरतें, मुहाजिरातन, घर बार छोड़ के, तो आने पर उनका इम्तिहान लो, यानी घर छोड़ने वाली औरत का टेस्ट लिया जाएगा, उसने घर क्यों छोड़ा, मुल्क क्यों छोड़ा। बहुत अहम उसूल बताया जा रहा है। इस आयत को समझने के लिए थोड़ा सा फिर सुलह हुदैबिया को जहन में लाएं। मुआहदे हुदैबिया की एक शिक ये भी थी कि मक्के से कोई मुसलमानों के पास चला जाए तो उसको वापस लौटाना होगा, लेकिन उसमें मर्द और औरत की कुछ सराहत नहीं थी, यानी उसमें क्लियरली नहीं लिखा हुआ था कि मर्द जाएगा तो क्या होगा या औरत जाएगी तो क्या होगी। बहरहाल ये था कि लौटाया जाएगा जो भी जाएगा, एक जनरल सी बात थी। अब हुआ ये कि कुछ औरतें भी मुसलमान होकर हिजरत कर गईं। इससे पहले आपको मालूम है कि अभी मुआहिदा लिखा ही गया था कि अबू जंदल और अबू बसीर जो थे वो वहां पहुंच गए। मक्का वालों ने उनको कैद किया हुआ था, वो बहुत फरियादें कर रहे थे, लेकिन चूंकि मुआहिदा लिखा जा चुका था इसलिए आप सल्लल्लाहु अलैहि वसल्लम ने उनको कबूल नहीं किया बल्कि वापस भेज दिया। बहुत ही जज्बाती सीन था, सूरत फतह में आप पढ़ चुके हैं। अब हुआ ये कि मर्दों का मामला मुख्तलिफ था, कुछ औरतें भी हिजरत करके मक्का से मदीना आ गईं। अब क्या किया जाए, इनको भी लौटा दिया जाए? नहीं, इनका मामला मर्दों से मुख्तलिफ होगा। इनके आने पर नंबर एक इनको जांचा और परखा जाएगा कि आई क्यों है, इम्तिहान लेने का मतलब क्या है, इस बात की तहकीक की जाएगी कि हिजरत करके आने वाली औरत क्या वाकई अल्लाह और उसके रसूल के लिए आई है, या अपने खावन से नाराज होकर, या किसी मदीना के रहने वाले की मोहब्बत में मुब्तला होकर घर छोड़कर आई है, या किसी और गरज से। इसीलिए आप देखें ना, वो जब सारा आई थी तो आपने पूछा क्यों आई हो, उसको भी आपने सवाल किए थे ना, मुसलमान हो गई हो, हिजरत करके आई हो, कैसे आना हुआ? तो उसने कहा नहीं, ना मुसलमान हुई हूँ ना हिजरत की है, मदद लेने आई हूँ। तो यहाँ भी क्या हुक्म दिया जा रहा है कि जो भी आएगी उसको परखा जाएगा कि वो आई क्यों है। फम तहिनूहुन, कि महज कोई पनाह लेने के लिए तो नहीं आई, मदीना को पनाह गाह बनाकर तो नहीं आई, क्या वाकई इस्लाम और ईमान की खातिर आई है, किसी दुनियावी गर्ज से तो नहीं आई। हजरत इब्ने अब्बास से सवाल किया गया कि आप औरतों की तहकीक किस तरह फरमाते थे, नहीं ये इम्तिहान किस तरह होता था? तो उन्होंने जवाब दिया कि आप कसम लेते थे कि खुदा की कसम वो शौहर से बेजार होकर नहीं निकली, खुदा की कसम महज जगह की तब्दीली के शौक में नहीं निकली, खुदा की कसम कोई और दुनियावी गर्ज भी उसके निकलने का मुहर्रिक नहीं है, खुदा की कसम वो महज अल्लाह और उसके रसूल की मोहब्बत में निकली। ये था सवालनामा। या इम्तिहान नामा जो उनसे लिया जाता था या पूरा कराया जाता था, इससे पहले कि उन्हें एक्सेप्ट किया जाए। जब वो ये हलफ कर लेती तो आप उसको मदीना में रहने की इजाजत देते और फिर उसके बाद अगले मामला तय होते। अल्लाहु आलमु बीमानिहिन्ना, ये फॉर्मेलिटी तो पूरी की जाएगी लेकिन अल्लाह ही खूब जानता है, ज्यादा बेहतर तौर पर जानता है किसको, उनके ईमान को। फरमाया फइन अलिमतुमूहुन्ना मुमिनातन, फिर अगर तुम जान लो उनको कि मोमिन है, सच्चे ईमान वाली है, फला तरजिउहुन्ना इलल कुफार, तो तुम उनको कुफार की तरफ वापस मत भेजो। वैसे तो सलह हुदैबिया के रूह से वापस भेजा जाना था ना किसी भी मदीना आने वाले को, फरमाया नहीं, अब इनका ईमान जांचा जा चुका, इनको नहीं वापस करना, क्योंकि तुम्हारा यकीन गालिब हो गया कि वाकई ईमान के लिए आई हैं। क्योंकि ये किसी भी इंसान के साथ बहुत जुल्म है ना कि वो किसी ऐसे माशरे में रहने पे मजबूर किया जाए जिसके साथ उसका जहनी ईमानी अखलाकी कोई रब्ता ही ना हो, कोई अंडरस्टैंडिंग ही ना हो। यानी कोई लड़की किसी ऐसे घर में रहने पे मजबूर की जाए कि जहां पर वो किसी भी तरह ईमान पे कायम ना रह सके। अपने इसी विजिट में जब मैं दुबई गई थी तो एक लड़की यूनिवर्सिटी स्टूडेंट थी और नई नई मुसलमान हुई थी और उस दिन घर छोड़कर आई थी, तो मैंने देखा कि दर्स के बाद काफी देर तक एक लड़की बैठी है बैठी है बैठी है, तो मैंने पूछा ये क्यों बैठी है, पता चला कि ये मुलाकात करना चाहती। खैर मैं जब फारिग हुई तो मैंने उनसे मुलाकात की और बताने लगी कि मैंने आपसे दर्स सुना है और बातें भी सुनी है, मुझे सब कुछ बहुत अच्छा लगा है, मैं आज ही अपना घर छोड़कर आई हूँ। और इंडियन थी बेसिकली और वहां पर काफी अरसे से उसके पेरेंट्स रह रहे थे और काफी वेल एस्टेब्लिश थे, लेकिन अब तक घर वाले उसको समझा रहे थे कर रहे थे कि तुम वापस अपने दीन पर लौट आओ। तो मैंने उससे कहा कि तुम क्यों मुसलमान हुई, यही बात किसकी खातिर। बाज़ोकर लड़कियां किसी लड़के के इश्क में मुब्तला होकर मुसलमान होने का दावा करती हैं। उसने कहा कोई भी वजह नहीं है सिवाय इसके कि मैं बचपन से ही ये जो कुछ मेरे घर वाले करते थे मुझे इन चीजों को लॉजिक नजर नहीं आता था, यानी ये जो पूजा परस्तिज की जितनी भी चीजें, यानी कि बाकायदा हमारे घर में पूजा की जगह बनी हुई है, जगह जगह बुत रखे। मैंने कहा कि कोई बात नहीं, फिर भी घर वालों के साथ समझौता करो, उनके साथ और गुफ्तगु जारी रखो। देखिए बहुत अरसा हो गया, अब तो बहुत कुछ कह लिया सुन लिया, लेकिन अब ना वो मुझे रखने पर तैयार है और ना मैं वहां रहने पर तैयार हूँ, अब नहीं रह सकती, क्योंकि ना तो इबादत की कोई जगह है, ना ही कोई जहनी हमांगी है, किसी भी किस्म की कोई गुंजाइश है ही नहीं। और ये नहीं था कि कोई ऐसे ही पागल सी लड़की हो जो खामखा में घर से निकल आई, नहीं, बहुत सेंसिबल, बहुत अच्छी डिग्री भी कर रही थी वो और बहुत अच्छे वेल एस्टेब्लिश खानदान की लड़की थी, कि ऐसा भी नहीं कि किसी मादी मसले का शिकार होके कि पैसा नहीं है खाने को नहीं है तो चलो घर से निकलो कुछ और कहीं जाके रहो, ऐसा भी कोई मसला नहीं था और गुफ्तगू में बहुत माकूल। तो फिर जिन्होंने मुझे इनवाइट किया था उन्होंने कुछ और एक ग्रुप सा बनाया हुआ है, उनके साथ मिलकर फिर ऐसी लड़कियां जो घरों से आती हैं मुसलमान होकर या ऐसी खवातीन, ऐसे वाकयात बहुत मिलते हैं वहां पर। बाजू का शादीशुदा खवातीन जब मुसलमान हो जाती हैं तो उस घर में फिर उनके लिए रहना मुश्किल हो जाता है, तो उनके लिए वहां का जो औकाफ का महकमा है वो भी कुछ शेल्टर फराहम करता है और कुछ इसी तरह लोग अपने तौर पर मिलजुल कर बंदोबस्त करते हैं उनकी हिफाजत का या उनके रहने का। बहरहाल मेरा बहुत दिल चाह रहा था कि मेरा बस चले तो मैं उसको आज ही साथ ले जाऊं, अलहुदा के हॉस्टल में रखूं और पढ़ाऊं दीन और सिखाऊं, और फिर क्योंकि ऐसे लोग वाकई हजारों से भारी हैं। क्यों? इसलिए कि वो अपने शऊर से इतनी कुर्बानियां करके एक दीन को हासिल करना चाहते हैं। हमें तो हर चीज मुफ्त में मिली, हमें क्या कदर इस कुरान की इस किताब की, लेकिन जो लोग घर का हर सुकून मालो दौलत हर चीज छोड़ कर निकल रहे हैं सिर्फ और सिर्फ अल्लाह की खातिर, तो उन लोगों के अंदर कितना जज्बा होगा। अब ये देखें ये कुरान ही का हुक्म है, فَإِنْ أَلِمْتُمُوهُنَّ مُؤْمِنَاتٍ فَلَا تَرْجِعُوهُنَّ إِلَى الْكُفَّارِ। अब ये हम सब दीन के दावेदारों को एक सबक है यहाँ, अगर वाकई मोमिन होने का यकीन हो जाए तो ये मजबूर ना करो कि जाओ घर वापस, नहीं फिर भी वहीं रहो। इब्तदाई तौर पर तो इंसान समझाता है ना, और ये जायजा भी लेना जरूरी है कि कोई लड़की जज्बाती फैसले के तौर पर तो नहीं घर छोड़ के आ रही, क्योंकि तो बहुत बड़ा मसला हो सकता है ना कि अगर हर लड़की घर छोड़ना शुरू कर दे। अगर एक घर की पनाह छोड़ती है लड़की तो बाहर उसके लिए कितने खतरे हैं, लेकिन अगर घर रहकर किसी का ईमान खतरे में है तो फिर उसके लिए कोई हल तो होना चाहिए। اب حل بنیادی طور پر ایک اسٹیٹ کو دینا چاہیے، اور جہاں اسٹیٹ یہ کام نہ کر رہی ہو وہاں پر کچھ اصحاب خیر کو ایسا کام کرنا چاہیے. فرمایا فلا ترجعوهن الى الكفار، اور خصوصاً اگر شادی شدہ ہو، لا هن حل لهم، اب وہ ان کے لیے حلال ہی نہیں رہی. ایک عورت کے ایمان لاتے ہی اس کا نکاح ختم اس کے کافر شوہر سے اگر وہ مسلمان نہ ہو. ولا هم يحلون لهن، اور نہ وہ حلال ہو سکتے ہیں ان کے لیے، نہ یہ ان کے لیے حلال ہیں نہ وہ ان کے لیے حلال ہیں. عام حالات میں کیا کرنا چاہیے کہ اگر کوئی عورت مسلمان ہو جاتی شوہر کافر ہے تو قاضی کو یا جہاں جا کر وہ سرٹیفکیٹ لے رہی ہے اپنے اسلام کا یا وٹ ایور جو بھی طریقہ کسی معاشرے میں ہو سکتا ہے، تو اس قاضی کو یا مولوی صاحب کو یا ہیڈ آف اسٹیٹ کو جو بھی ذمہ دار ہو اس کے شوہر کو طلب کرنا چاہیے، اس کو بھی اسلام پیش کرنا چاہیے. اگر وہ مسلمان ہو جائے تو ٹھیک، ورنہ پھر علیحدگی ہو جائے گی، کیونکہ اب دونوں ایک دوسرے پہ حرام ہو گئے، ازدواجی تعلق منع ہو گیا، کیونکہ ایک مسلمان عورت اور ایک کافر مرد کا باہم نکاح نہیں ہوتا. اس سے پہلے تک تو لوگ باہم رہ رہے تھے، لیکن اس مرحلے پر یعنی معاہدہ حدیبیہ کے بعد اب یہ حکم آیا. اس سے پہلے تو آپ جانتے ہیں حضرت زینب جو آپ کی اپنی بیٹی تھی ان کے شوہر ابو العاص جو تھے وہ مسلمان نہیں تھے، اور آپ نے ان کو مجبور بھی نہیں کیا. ایسے بہت سے واقعات تھے، لیکن اس کے بعد اب جن لوگوں کی بھی ایسی بیویاں تھیں جو مسلمان نہیں ہوئی، پیچھے مکہ میں تھی، ان کو بھی انہوں نے چھوڑ دیا، اور جو عورت مسلمان ہو کے کافر شوہر کو چھوڑ کے آتی تھی اس کو بھی مدینہ کی ریاست میں پناہ دی جاتی تھی. اب یہاں سے ایک جھگڑا شروع ہو گیا کہ معاہدے میں لکھا ہوا تھا کہ کسی کو مدینہ نہیں بنا دی جائے گی، واپس جائیں گی وہ. اب عورتوں کا معاملہ جب آیا تو اس وقت کیا ہوا، ایک عجب مسئلہ پیش آ گیا کہ کیا معاہدے کی خلاف ورزی کی جائے یا پھر ان کو بھی واپس بھیجا جائے. تو اللہ تعالیٰ نے فرمایا نہیں، واپس تو نہیں جائیں گی. ہاں، اتفاق یہ ہوا کہ سہیل بن عمر نے جو الفاظ معاہدے کے لکھوائے تھے وہ یہ تھے، اللہ اللہ یأتیک منا رجل وإن کان علی دینک الا رددته الینا. اتفاق یہ تھا کہ اس میں لفظ رجل آ گیا تھا، اگرچہ رجل عام قاعدے کے مطابق عورت اور مرد دونوں کے لیے آ جاتا ہے، لیکن جب قانونی جرہیں نکلتی ہیں نا پھر گنجائشیں بن جاتی ہیں. بہرحال ترجمہ اس کا یہ تھا کہ اور یہ کہ تمہارے پاس ہم میں سے کوئی مرد بھی آئے اگرچہ وہ تمہارے دین ہی پر ہو تم اسے ہماری طرف واپس کرو گے. اور اسی طرح امام زہری کی روایت کے مطابق جب ام کلثوم بنت عقبہ کی واپسی کا مطالبہ ان کے بھائی لے کر رسول اللہ کے پاس آئے صلی اللہ علیہ وسلم، تو آپ نے ان کو یہ کہہ کے واپس کر دیا، کان الشرط فی الرجال دون النساء، شرط مردوں کے بارے میں تھی نہ کہ عورتوں کے بارے میں. آپ کو معلوم ہے کہ کون کون خواتین اس کے بعد آئی تھیں؟ کہتے کہ سب سے پہلے سعیدہ بنت الحارث، وہ ایک صاحب صحیفی بن انصب کے نکاح میں تھی جو کافر تھا، بعض روایات میں اس کا نام کچھ اور بھی بتایا گیا. بہرحال یہ مسلمان عورت مکہ سے بھاگ کر آپ کی خدمت میں حاضر ہوئی، ان کا شوہر بھی آ گیا اور آپ سے مطالبہ کیا کہ میری بیوی مجھ کو واپس کی جائے، کیونکہ آپ نے معاہدہ حدیبیہ میں شرط قبول کی تھی اور ابھی اس معاہدے کی مہر خشک نہیں ہوئی، یعنی ایک محاورہ بولا اس نے. اس پر یہ آیات نازل ہوئی. پھر اسی طرح بعض روایات میں آتا ہے کہ ام کلثوم بنت عقبہ بن ابی معید جو مکہ کا سردار تھا اس کی بیٹی مسلمان ہو کر آ گئی، اور خاندان کے لوگوں نے واپسی کا مطالبہ کیا، بھائی پیچھے آ گئے کہ ہماری بہن واپس لوٹائی جائے. تو یہی آیت عورت کی حفاظت کے لیے رکاوٹ بن گئی. بعض روایات میں آتا ہے کہ ام کلثوم عمر بن عاص کے نکاح میں تھی جو ابھی مسلمان نہیں ہوئے تھے، لیکن آپ نے واپس نہیں کیا کسی عورت کو. ساتھ ہی یہ فرما دیا وَآتُوهُم مَا أَنفَقُوا، انصاف کی بات یہ، پیچھے کہا نا انصاف کرو. ہاں، انصاف کی بات یہ ہے کہ ان کو دے دو جو مہر انہوں نے ادا کیے ہیں. یعنی اگر وہ عورت نکاح میں تھی اور اپنے سابقہ شوہر سے مہر لے چکی ہے تو اس سابقہ شوہر کا مہر واپس دے دو، اس کا مال یا حق نہ رکھو. یہ ہے اسلام کا انصاف، جو کافر کے ساتھ بھی انصاف کرنے کو کہتا ہے. وَآتُوهُم مَا أَنفَقُوا، اور دے دو ان کو یعنی ان کے کافر خاوندوں کو جو مہر انہوں نے ادا کیا ہے، وہ اب تم دے دو. اب یہ کس طرح دیا جائے گا؟ بیت المال سے. اگر وہاں نہ ہو مال تو پھر مسلمان مل کے کریں گے. اس لیے کہ آیت میں آ رہا ہے وہ آتو ہم سب مل کے دو, مسلمان معاشرے کی طرف اشارہ ہے. یعنی بنیادی طور پر تو اسٹیٹ کا فرض بنتا ہے, اگر بیت المال نہیں ہے تو پھر سارے مسلمانوں کا فرض ہے کہ ایسی عورت کو پناہ دینے کے لیے, اس کے لیے چندہ جمع کر کے اس کو اس کے شوہر کے چنگل سے چھڑائیں, اس کا مہر ادا کریں. اب یہاں بھی آپ دیکھیں عورت کو نہیں کہا گیا کہ عورت کمائی کرے اور پھر وہ اپنا مہر واپس کرے, نہیں, کتنی پروٹیکشن دی ہے نا اللہ نے, تم کرو اس کا مہر ادا, تم سب اس کا مہر دو, تم اس کی طرف سے مال دو. ولا جناح علیکم, اور تم پر کوئی گناہ نہیں, ان تنکحوہن, کہ تم ان سے نکاح کر لو. یعنی ایک عورت کے مسلمان ہونے پر آٹومیٹیکلی اس کا پچھلے شوہر سے یا کافر شوہر سے نکاح ختم, اب وہ عورت آزاد حلال, کوئی مسلمان مرد اس سے نکاح کر سکتا ہے. لیکن شرط کیا ہے؟ اذا آتیتموہن اجورہن, جب تم ان کو ان کے اجر یعنی مہر دے دو. اب دیکھیں جہاں نکاح کی بات ہوتی ہے وہاں مہر ادا کرنے کی بات آ جاتی, کتنی تاکید ہے, لیکن اس کے باوجود ہمارے ہاں عملی طور پہ کیا ہو رہا ہے وہ آپ سب جانتے ہیں. یعنی مسلمانوں کو یہاں کہا جا رہا ہے کہ یہ عورتیں جو ایمان کی خاطر ہجرت کر کے آئی ہیں تم ان سے نکاح کر لو, لیکن مسنون طریقے سے کرنا, یہ سوچ کے نہیں کہ یہ تنہا عورت آئی ہے, اس کا کوئی کنبا قبیلہ نہیں پیچھے, کوئی پوچھنے والا نہیں, تو ایسے ہی ایکسپلائٹ کرو. یہ بھی ایک تکلیف بے حد تک غلط بات بعض اوقات مسلمانوں میں دیکھی گئی ہے. دبئی کی بات میں آپ کو بتا رہی تھی کہ وہاں پر بعض اوقات عورتیں مسلمان ہو جاتی ہیں, مسلمان مرد ان سے نکاح کر لیتے ہیں اور ان کو مہر تک نہیں دیتے, پہلے مدد کی خاطر یا لالچ کسی میں آ کے نکاح کر لیتے ہیں, پھر اس کے بعد کوئی ذمہ داری ان کی قبول نہیں کرتے. اور یہاں پر آپ دیکھیں کہ اللہ تعالیٰ بار بار حقوق کے ادا کرنے کی تاکید فرما رہے ہیں. اچھا یہاں پر ایک اور بات یہ بھی یاد رکھیں کہ مسلمان مرد دو دفعہ اب مال دے گا, ایک دفعہ اس کے پچھلے شوہر کو اور دوسری دفعہ اپنی بیوی کو, ٹھیک ہے نا, اور اگر وہ نہیں دے سکتا ہوگا تو اس کے پچھلے شوہر کو بیت المال سے دیا جائے گا. ولا تم سے کو بے اسم الکوافر, اور نہ تم پکڑ کر رکھو نکاح یا ناموس کافر عورتوں کے. یعنی اب مدینہ کے مسلمانوں کو کہا جا رہا ہے کہ تمہاری وہ بیویاں جو اب تک کفر کی حالت میں ہیں, مشرک ہیں, اب ان کو بھی تم اپنے نکاح میں مت رکھو. اب صرف نکاح مومن عورت کا مومن مرد سے ہی ہو سکتا ہے, اس کے علاوہ دوسروں سے نہیں. اسی طرح مومن مردوں کو نکاح مومن عورت یا کتابیہ عورت سے کرنا ہوگا, نہ کہ مشرکہ عورت سے. اگر کوئی عورت مشرک ہے تو اس کو اب چھوڑ دو. اسما عصمت کی جمع ہے جس کے اصل معنی ہوتے ہیں حفاظت اور استحکام کے. یعنی عقد نکاح سے جن کی حفاظت کی جاتی ہے, جن کا نام نفقہ تمہارے ذمہ ہے, اب تم اس سے بری ذمہ ہے. اگر وہ عورت نہیں آ رہی, مسلمان نہیں ہوتی, تو پھر تم ان کو طلاق دے دو. اسی لیے حضرت عمر نے اپنی دو مشرک بیویوں کو, حضرت طلحہ بن عبید اللہ نے اپنی بیوی کو طلاق دے دی. کوافر جو ہے یہ کافرہ کی جمع ہے, مراد یہاں مشرکہ عورت. کہتے ہیں کہ اس حکم کے بعد کسی مسلمان کے گھر میں کوئی مشرک عورت نہ رہی, کیونکہ اس حکم سے نکاح ختم ہو گئے. وَاسْأَلُوا مَا أَنْفَقْتُمْ, اور مانگ لو جو تم نے خرچ کیا. یعنی اگر وہ عورتیں کفر پر قائم ہیں تو تم ان سے اپنا مہر واپس لے سکتے ہو جو تم نے ان کو دیا تھا. وَلْيَسْأَلُوا مَا أَنْفَقُوا, اور چاہیے کہ وہ مانگ لیں جو انہوں نے خرچ کیا. اب یہاں دو صورتیں, ایک صورت مرد مسلمان بیوی کافر, مسلمان مرد بیوی کے کفر پر باقی رہنے کی وجہ سے مہر لے سکتا ہے واپس. دوسری صورت عورت مسلمان شوہر کافر. اب کیا ہے کہ وَلْيَسْأَلُوا مَا أَنْفَقُوا, کافر شوہر مسلمان بیوی سے مہر واپس لے سکتا ہے. اور اب اگر عورتیں نہیں دے سکتی تو کیا ہوگا, پھر وہی جو بات پہلے بتائی جا چکی, ذَلِكَ حُکْمُ اللَّهِ, یہ اللہ کا حکم ہے, يَحْكُمُ بَيْنَكُمْ, وہ تمہارے درمیان فیصلہ کرتا ہے. واللہ علیم حکیم, اور اللہ علم والا ہے, حکمت والا ہے. تو گویا اس اعلان کے بعد معاملے کی شکل کچھ یوں ہوئی کہ جو عورتیں مسلمان ہو کر مسلمانوں کے پاس آ گئیں ان کا نکاح ان کے کافر شوہروں کے ساتھ ختم, اور جو عورتیں مسلمانوں کے نکاح میں تھیں لیکن دار الکفر میں رہ رہی تھیں, کفر پر ہی قائم رہیں, ان کے نکاح مسلمانوں کے ساتھ ختم, اب آئندہ نکاح کے لیے ایمان شرط قرار پایا. وَإِن فَاتَكُمْ شَيْءٌ مِّنْ أَزْوَاجِكُمْ, اور اگر ہاتھ سے نکل جائے کوئی چیز تمہاری بیویوں کی, اِلَى الْكُفَّارِ کفار کی طرف, یعنی اگر تمہاری کافر بیویوں کے مہروں میں سے کچھ تمہیں کفار سے نہ ملے, انہی کی طرف رہ جائے, ٹھیک ہے نا, پیچھے کہا کہ نا کافر بیوی چھوڑ دو, اب بیوی تو چھوڑ دی, مہر اس کا واپس ملنا چاہیے لیکن نہیں دے رہا کوئی. فَعَاقَبْتُمْ, پھر تمہاری باری آئی تو تم کیا کرو, فَآتُوا الَّذِينَ ذَهَبَتْ أَزْوَاجُهُمْ مِثْلَ مَا أَنْفَقُوا, تو جن لوگوں کی بیویاں ادھر رہ گئی ہیں ان کو اتنی رقم ادا کر دو جو ان کے دیے ہوئے مہروں کے برابر ہو. عاقبتم کا لفظ جو ہے اس کا معنی عقوبت سے ہے, عین قاف بے اس کا روٹ ہے, انتقام اور بدلہ لینے کے معنی میں بھی آتا ہے. تو عاقبتم کا مطلب کیا ہوا کہ جب تمہارا وقت آیا, تمہیں بدلے کا موقع ملا, تو پھر تم بھی کیا کرو, جن لوگوں کی بیویاں ادھر رہ گئی ہیں, ٹھیک ہے نا, کافر تھیں وہیں رہ گئیں, ان کو اتنی رقم ادا کرو کیونکہ یہ ان پہ خرچ کر چکے ہیں جو ان کے دیے ہوئے مہروں کے برابر ہوں. مثل ما انفقو, جو انہوں نے اپنی کافر بیویوں کو دیے تھے, اب ان کو واپس نہیں ملے. واتقوا اللہ, اور اللہ سے ڈرو. اور عاقب تم کا ایک معنی یہ بھی ہے کہ غنیمت حاصل کرو تم, یعنی جب مال غنیمت آئے تو ایسے شوہروں کو جنہیں یہ نقصان ہوا کہ بیوی بھی گئی مہر بھی گیا, ان کو تم مالی طور پر کمپنسیٹ کرو. یہاں آپ دیکھیے کہ اگرچہ ایک خاص کانٹیکسٹ میں بات ہو رہی ہے لیکن اس کا ایک عموم بھی ہے. اس کے بارے میں ایک روایت آتی ہے حضرت عبداللہ بن عمر سے, کہتے ہیں کہ میرا گھوڑا کافروں کی طرف چلا گیا, انہوں نے پکڑ لیا, پھر ان پر مسلمانوں نے فتح پائی, غنیمت میں وہ گھوڑا پھر پکڑا گیا, تو آپ صلی اللہ علیہ وسلم نے وہ گھوڑا مجھے دیا اور اس کے علاوہ غنیمت کا مال جو میرے حصے کا تھا وہ الگ سے دیا. یعنی وہ ان فاتکم شیئم من ازواجکم الی الکفار, تو یہ صرف ازواج تک نہیں بلکہ اگر اس کے علاوہ کوئی اور چیز بھی چلی گئی تمہاری ادھر اور پھر تم اس کو غنیمت میں پکڑ لو, تو اس چیز کو غنیمت میں نہیں تقسیم کیا جائے گا بلکہ کیا ہوگا, الگ سے پہلے دے دیا جائے گا پھر غنیمت کے مال میں سے. اسی طرح عبداللہ بن عمر کا ہی ایک غلام بھاگ گیا. حضور صلی اللہ علیہ وسلم کی وفات کے بعد فتح ہوئی تو خالد بن ولید نے بھی وہ غلام حصے کے علاوہ مجھے دیا. وَاتَّقُوا اللَّهَ الَّذِي أَنْتُمْ بِهِ مُؤْمِنُونَ, اور ڈرو اللہ سے جس پر تم سب ایمان رکھتے ہو, کیونکہ ایمان ہی انسان کو دراصل سیدھے رستے پر قائم رکھ سکتا ہے.